जी आयत नंबर 24 से, या अय्युहल्लज़ीन आमनु इस्तजीबू लिल्लाही वलिर्रसूल इज़ा दआकुम लिमा युहयीकुम वअलमू अन्नल्लाह यहूलु बैनल मर्इ वक़ल्बिही वअन्नहु इलैही तुहशरून। ए ईमान वालो, अल्लाह और उसके रसूल का हुक्म मानो, जबकि रसूल तुम्हें ऐसी चीज की तरफ बुलाए जो तुम्हारे लिए जिंदगी है, और ये जान लो कि अल्लाह ताला आदमी और इसके दिल के दरमियान हायल हो जाता है और इसी के हुजूर तुम जमा किए जाओगे। इसी के साथ अगली आयत को मिलाएंगे तो फिर बात वाज़े होगी। वत्तकू फितनतन ला तुसीबन्नल्लज़ीन ज़लमू मिनकुम ख़ास्सा, और उस मुसीबत से बच जाओ जो सिर्फ इन्हीं लोगों के लिए मखसूस न होगी जिन्होंने तुम में से जुल्म किया होगा। वालमो अन्नल्लाह शदीदुल इक़ाब, और जान लो कि अल्लाह ताला सख्त अजाब देने वाला है। ये दो आयतें जो हैं, हकीकत ये है कि अगर आज उम्मत मुस्लिमा इन दो आयतों पे अमल कर ले तो वो दीन और दुनिया के रास्ते में आने वाले जो फितने हैं उनसे बचते हुए अपने आप को उस चीज की तरफ ले जाएगी कि जो एक मुसलमान से मतलूब थी। यहाँ जो दावत दी गई, कबूल करो अल्लाह और उसके रसूल की बात को, उसके हुक्म को, तो इसकी हमने मुख्तलिफ चीजें देखी थी। समअप करते हुए देखेंगे तो कबूल करने में पहली चीज जिहाद आती है, यानी जब भी इस्लाम के रास्ते में कोई मुश्किल आए, जब किसी दुश्मन के हाथ इस्लाम की तरफ बढ़े या मुसलमानों की जानों मालों या इज्जतों को खतरा हो या उनके नजरियात को नजरियाती जंग से वास्ता पड़ना पड़े, तो ऐसे वक्त में फिर तुम खामोशी से बैठे न रहो। अगर किताल का मौका आए तो किताल करो, अगर जिहाद बिन नफ्स का मौका है तो जिहाद बिन नफ्स करो, और इसी तरह मुख्तलिफ मरहलों से गुजरते हुए अपनी जिंदगी का एक मिशन बना लो। और वो क्या है कि तुमने अल्लाह के दीन के लिए मेहनत करनी है, क्योंकि जब किसी के अंदर मेहनत का जज्बा नहीं रहता तो नतीजा क्या होता है कि उसका दुश्मन उसके ऊपर मुसल्लत हो जाता है। ये सिर्फ मैदान जंग में नहीं, आप दुनिया के किसी बिजनेस में देखिए, किसी कारोबार में देखिए, जहाँ पे लोग मेहनत नहीं करते तो दूसरे लोग आगे आ जाते हैं, आपका काम कोई दूसरा कर देगा। मिसाल है कि अगर दो स्टोर्स हैं किसी के आमने सामने और एक दोनों का सेम बिजनेस है, तो जो ज्यादा मेहनत करेगा, जो ज्यादा अच्छा काम करेगा, वो आगे आ जाएगा। आप किसी खुशफहमी में मुब्तला नहीं रह सकते, आप अपने आप को इस चीज पे मुतमईन नहीं कर सकते कि चूंकि मैंने अपना नाम बना लिया, चूंकि मैंने अपना नाम मुसलमान रख लिया, तो फिर अब मुझे कौन रोक सकता है कि मुझे कामयाबी ना हो। तो याद रखिए कि अल्लाह का कानून बड़ा बेलाक है, यहाँ वही पनपते हैं जो कुछ करते हैं। मुसलमान जब एक जामित मुसलमान हो जाता है, जब एक बेशौरी के साथ बस इस्लाम की बात करता है, तो नतीजा क्या निकलता है कि फिर अल्लाह ताला कुछ ऐसे दुश्मनों को भेज देता है, मुसल्लत कर देता है कि जो फिर नाम भी नहीं रहने देते। जब किसी चीज का काम नहीं रहा तो नाम भी नहीं रहेगा, तो जब मुसलमानों ने मुसलमानों वाला काम न किया तो नतीजा क्या निकला कि उनके नाम मिट गए, उनके मुल्कों के ऊपर गैर मुस्लिमों के झंडे लगने लगे, मस्जिदें चर्चिस में बदलने लगी, उनकी किताबों को आग लगाई गई, मुसलमानों की लाइब्रेरीज के अंदर तेल डाल के उन्हीं कागजों की आग से उन लोगों को जला दिया गया जिन्होंने इन किताबों से फायदा न उठाया। तो लिहाजा ये एक जिंदगी बख्श पुकार है, अगर जीना चाहते हो, अगर बचना चाहते हो, अगर तुम सरवाइव करना चाहते हो, तो फिर एक ही सूरत है, इस्तजीबू लिल्लाहि वलिर्रसूल, कबूल कर लो, मान लो, सरेंडर कर लो। सवाल पैदा होता है माँ क्या है जो वो जिस चीज की तरफ दावत दें, यानी कबूल करो अल्लाह और उसके रसूल के लिए, जब वो तुमको पुकारे ली माँ, तो ली को हटा दें तो माँ, ली यहाँ असल में इला था, यानी हम अलिफ होता है ना इला, तरफ के मानों में टूवर्ड्स, اور ماں پھر ادھر کیا ہے؟ پہلی چیز قرآن، اللہ کی کتاب. سورة الانعام کے اندر اللہ تعالیٰ اسی کتاب کی ایک وصف بتاتے ہیں، ایک کردار سامنے پیش کیا کہ اَوَمَنْ كَانَ مَيْتًا فَأَحْيَيْنَاهُ، کیا بھلا وہ شخص جو مردہ تھا اور پھر ہم نے اس کو زندہ نہ کر دیا. یعنی یہ کتاب لوگوں کو زندگی بخشتی ہے، جینے کی ایک نئی امنگ، ایک نیا لائف سٹائل، ایک نیا طرز زندگی. تو پہلی دعوت کیا ہے کہ اس قرآن کے حکموں کو لے لو، اس کتاب پہ عمل کی بات کر لو. اور حقیقت یہ ہے کہ جس انسان کی زندگی میں یہ کتاب آ جاتی ہے، پھر اس کو کسی کا ڈر یا کسی چیز کا لالچ اس راستے سے ہٹا نہیں سکتا. اور یہی ہے وہ چیز کہ جس کو پھر انسان اتنا اپنی زندگی میں عزیز رکھتا ہے کہ دنیا کی ہر چیز اس کو اس چیز سے ہلکی لگتی ہے. اسی طرح ماں کی دوسری تفسیر کیا ہوگی؟ جہاد. آپ کے ذہن میں یہ چیز رہنی چاہیے کہ سورۃ انفال جو ہے یہ غزوہ بدر کے بعد 2 ہجری میں نازل ہوئی تھی، اور یہ وہ دن تھے کہ اب مسلمانوں کی طرف دشمنوں کے ہاتھ بڑھنے شروع ہو گئے تھے، اور اب وہ پکارنے لگ گئے تھے ایک دوسرے کو کہ ہم ان کو مل کے ختم کرتے ہیں، اور ان کے ساتھ جو معاملہ ہوگا پھر وہ یہ خود ہی دیکھیں گے. تو ایسے وقت میں ایک ایک مسلمان ایک ہیرے اور موتی سے قیمتی تھا، جو اسلام کے راستے میں آنے والی رکاوٹوں کو فیس کر سکے اور اس کے اوپر مسلمانوں کا دفاع کر سکے. تو ایسے وقت میں پھر اللہ سبحانہ تعالیٰ نے مسلمانوں کو یہ دعوت دی کہ دیکھو اگر ان حالات میں تم بیٹھ گئے، اگر تم اپنی زندگیوں کے اندر ہی چلے پڑے، اور نتیجہ کیا نکلا کہ تم نے اپنی نجی زندگی کو تو بڑھا لیا لیکن تم نے اسلام کے مستقبل پہ نظر نہ رکھی، تو نتیجہ کیا ہوگا کہ یہ دشمن تمہیں نیست و نابود کر دیں گے. حقیقت یہ ہے کہ آپ اس وقت کے تناظر میں اگر سوچیں، اگر وہ مسلمان وہ 313 گھروں سے نہ نکلتے تو آج اسلام کی موت ہو چکی ہوتی. کیوں اللہ کے نبی صلی اللہ علیہ وسلم بدر کے میدان میں تکلیف کے ساتھ، دکھ کے ساتھ، عاجزی کے ساتھ دعا مانگتے تھے کہ اللہ یہ میں نے بڑی محنت سے جمع کی ہیں، اگر یہ چلے گئے تو آج کے بعد اسلام کا کوئی نام نہیں لے گا. اور حقیقت میں پھر چند لوگوں نے اپنی جانیں دے کے اسلام کے مستقبل کو بچایا. اگر احد کے میدان میں 70 لوگ اپنی جانوں کے نذرانے پیش نہ کرتے تو آج اسلام اس حالت میں ہمیں نظر نہ آتا. ایسا معاملہ کسی کو کھل کے نہ سامنے آتا. تو لہٰذا وہ دور ہو اور اگر آج کا دور ہو، اگر ایک لمحے کے لیے سوچئے کہ مسلمان ایک پیٹیشن پہ سائن کر دیں کہ آج کے بعد ہم کسی دشمن پہ ہاتھ نہیں اٹھائیں گے، ہم نہ تو اوفینسو وار کریں گے نہ ڈیفینسو. جو مسلمان پہ ظلم ہو رہا ہے تو ہونے تو ہم نہیں اٹھیں گے، اور اگر کہیں مسلمانوں کے نظریات پہ حملے ہیں کچھ ہے تو ہم بے ضرر ہو کے بیٹھ جائیں گے. ایک لمحے کے لیے ذرا حقیقت کے میدان میں آ کے سوچئے دنیا کا نقشہ کیا ہوگا، کتنے دن لگیں گے کہ یہ سبز جھنڈے قائم رہیں گے. ایک دن سے پہلے میرا حال ہے کہ ساری دنیا گریب کر لے گی مسلمانوں کے، اچھا تم اتنے من پسند بن گئے ہو، تم واقعی پیسفل ہو، چلو آؤ پھر ہم تمہیں مزہ چکھاتے ہیں. اور وہ جیسے کہتے ہیں چاٹ کے رکھ دے گی زمین کہ مسلم اسلام کا نام نہیں رہے گا. جہاد اسلام کی بقا کے لیے ہوتا ہے. جہاد کو موت نہیں زندگی سمجھو، ورنہ تم دبا دیے جاؤ گے، تم محکوم بنا دیے جاؤ گے، تم غلام بن جاؤ گے. تم اپنے آپ کو دیکھو کہ تم کس معاملے میں اس چیز کی طرف ہو. تم دیکھو کہ کیا واقعی تم کتاب کی دعوت کو قبول کرتے ہوئے اپنی جانوں اور مالوں کے ساتھ تم اپنے رب کے دین کے دفاع کے لیے نکلتے ہو. پھر اس کے بعد ماں کی تیسری تفسیر کیا ہوگی؟ اسلامی طرز زندگی قبول کر لو، وہ لائف سٹائل قبول کر لو جو اللہ نے تمہیں دیا، جو اس کے رسول نے کر کے دکھایا. لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ اُسْوَةٌ حَسَنَةٌ، رسول کی صورت میں تمہارے لیے بہترین اسوہ ہے. اس رسول کی دعوت کو قبول کر لو کہ جو تمہیں دیتا ہے. اور اس میں ہم نے دیکھا کہ کس طرح سے عورت کو مرد اور مرد کو عورت بنانے کی جو کوششیں کی گئیں، انہوں نے وہ طرز زندگی پامال کر کے رکھ دیا. آج ہر طرف نفسا نفسی ہے، نسلوں کی نسلیں اغوا ہو گئیں. آج بچے ماؤں کی گودوں میں پلنے کی بجائے بیبی سیٹرز کی گودوں میں چلے گئے. مال جو ہے وہ معبود بن گیا. وہ تو ایک بچڑا تھا جس کو بنی اسرائیل نے پوجا تھا, آج ہر ایک کا کام, ہر ایک کا مال اس کا ایک زندہ جیتا جاگتا بچڑا بن گیا جس نے اس پکار کو سننے سے روک دیا. اس کی آواز اتنی اونچی ہے کہ اسلام کی آواز سنتی ہی نہیں, آواز کانوں میں پڑتی نہیں. تو اللہ تعالیٰ فرماتے ہیں, یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول, اس پکار پر لبیک کہو جو تمہارے دلوں کو سکون بخشے گی, جو تمہارے دلوں کو روشنی دے گی, جو تمہارے دلوں کو بصیرت دے گی. اور جو آیت میں نے سورت انعام کی کوٹ کی تھی اوپر, وہ آیت نمبر 122 ہے. اَوَمَنْ كَانَ مَيْتًا, کیا بھلا وہ جو مردہ تھا, کون, جس کی زندگی میں قرآن نہیں تھا, جس کی زندگی میں اللہ کے راستے میں محنت کرنا جہاد کرنا نہیں تھی, اور جس کی زندگی اسلامی طرز زندگی کے بغیر گزر رہی تھی, تو ایسے لوگ پھر کیا ہیں, مردہ. حقیقت کیا ہے کہ اللہ کی باتیں انسانوں کو زندہ کر دیتی ہیں. آپ کو ایک نئی زندگی محسوس ہوتی ہے جب آپ کو یہ کتاب سمجھ میں آنے لگتی ہے. پھر آگے دیکھیے جو بات ہے وہ کیا ہے کہ وَعْلَمُوا أَنَّ اللَّهَ يَحُولُ بَيْنَ الْمَرْءِ وَقَلْبِهِ, جان لو, آگاہ ہو جاؤ, بی کیئرفل, بی اویئر, کیا جان لو کہ اللہ بندے اور اس کے دل کے بیچ میں حائل ہو جاتا ہے. یہ ہے انتقام, یہ ہے اللہ کی دعوت کو قبول نہ کرنے کا الٹیمیٹ ریزلٹ. یحول حول سے ہے, رکاوٹ کے معنوں میں, حائل ہونا ہم اردو میں بھی کہتے ہیں. کیا مطلب ہے اس کا, اس کو ہم دو تین ڈیفرنٹ اینگل سے دیکھیں گے. پہلا اس کا مطلب تو یہ بنتا ہے, اس سے پہلے مان لو کہ تمہارے اندر سے ماننے کی صلاحیت چلی جائے, چھن جائے گی پھر یہ صلاحیت, پھر ایکسیپٹنس ختم ہو جائے گی, پھر تم چاہو گے بھی تو چاہ نہیں سکو گے, پاؤ گے بھی تو پا نہ سکو گے. ابن جریر ہیں, وہ کہتے ہیں کہ اللہ اپنے بندوں کے دلوں پر پورا اختیار رکھتا ہے, جب چاہے حائل ہو جائے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے ایک روایت آتی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک دعا بہت مانگا کرتے تھے, اور وہ دعا کیا تھی کہ اللہم مصرف القلوب, صرف قلوبنا الی طاعتک. یہ صحیح مسلم کی روایت ہے کہ اللہ دلوں کو پھیرنے والے, ہمارے دلوں کو اپنی اطاعت کی طرف پھیر دے. تو اس پہ پوچھا گیا تھا آپ سے کہ کیا اللہ کے نبی صلی اللہ علیہ وسلم دل بھی پھرتے ہیں, تو آپ نے فرمایا کہ ہاں, انسانوں کے دل اللہ کی دو انگلیوں میں ہیں, ذرا سی حرکت دیتا ہے اور دل بدل جاتا ہے. اور یہ ہم صبح اور شام دیکھتے رہتے ہیں, کیسے نفرتوں بھرے دل محبتوں میں بدل جاتے ہیں, کیسے محبتیں نفرتوں میں بدل جاتی ہیں, کیسے بے دینی سے دل دین کی طرف آنے لگتا ہے, اور دین سے خدا نخواستہ بے دینی کی طرف جانے لگتا ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کثرت سے یہ دعا پڑھتے تھے. ایک جگہ آتا ہے صرف قلوبنا الی طاعتک, اور بعض روایات میں آتا ہے ترمذی وغیرہ میں کہ ثبت قلبی علی دینک, اے اللہ میرے دل کو ثابت رکھ دے اپنے دین پر, قائم رکھ دے اپنے دل دین پر, کہ ایسا نہ ہو کہ میں ایسے معاملے میں دیکھ لوں کہ یہ کیا معاملہ ہے. تو پہلی چیز کیا ہے کہ بندہ مانتا نہیں تو آہستہ آہستہ ماننے کی صلاحیت ختم ہو جاتی ہے, اللہ تعالیٰ حائل ہو جاتا ہے. کیسے, بندہ خواہش کرتا ہے, تمنا کرتا ہے, نیت کرتا ہے, پھر ایک اس کو مہلت دی جاتی ہے کہ ارادہ بھی کر لو, لیکن وہ ارادہ اگر نہیں کرتا تو مہلت ختم ہو جاتی ہے, مدت ختم ہو جاتی ہے. اسی طرح دوسرا اس کا معنی کیا ہوتا ہے کہ تمہاری موت کا وقت آ جائے. اللہ کیسے حائل ہو جاتا ہے بندے کے اور اس کے دل کے بیچ میں, کہ موت کا وقت آ جائے اور ماننے کا موقع ہی نہ رہے, کہ موت کے فرشتے کو دیکھ کے انسان چاہے گا کہ بات مان لوں لیکن نہیں مان سکے گا. اسی لیے یہ بات آتی ہے کہ جب بھی موت کے فرشتے کو انسان دیکھتا ہے تو وہ کلمہ پڑھنے کی کوشش کرتا ہے, لیکن اس وقت کا کلمہ پڑھنا فائدہ نہیں دیتا, عمل نہیں بدلتے اس سے, یعنی کیونکہ عمل کا موقع تو ختم ہو گیا. بعض لوگ سوچتے ہیں نا کیوں موت کے وقت کلمہ قبول نہیں ہوتا, آپ لوگ بھی سوچتے ہوں گے. ایک تو وجہ یہ سمجھ آتی ہے نا کہ جب ساری زندگی نہیں مانا تو اب موت کو دیکھ کے کیا مان رہے ہو, एक तो ये वजह है, ऐसे जैसे पुलिस मैन को देख के कोई चोर कहे कि अब मैं चोरी से तौबा करता हूँ, क्योंकि उसको पता है कि अब तो ये मुझे पकड़ लेगा, अब जेल में जाना ही जाना है। लेकिन एक और भी वजह है, और वो इतनी अहम वजह है जिसको हम लोग अक्सर नहीं पहुंच पाते, और वो क्या है कि ईमान नाम है इकरार और अमल का। इन अल्लज़ीना आमनू व अमिलुस सालिहात। अब मौत के वक्त एक शख्स इकरार कर रहा है मैं मुसलमान हुआ, तो अमल कब करेगा? अमल की मोहलत खत्म। वो लोग जो जिंदगी भर ई कलमा ही पढ़ते रहते हैं लेकिन अमल नहीं करते, वो गोया के उसी हालत में जिस हालत में मरने वाला शख्स होता है, जो कॉल तो दे रहा है लेकिन अमल नहीं करेगा। आपको एम्प्लॉय कहे कि मैं हाजिर हूं, मैं इस जॉब को एक्सेप्ट करता हूँ लेकिन काम नहीं करूंगा, कितने दिन रखेंगे? एक औरत निकाह को कबूल कर ले लेकिन के बीवी नहीं बनूंगी, मुमकिन नहीं। तो लिहाजा मौत की तौबा क्यों कबूल नहीं, कि उसके बाद अमल कब करोगे? अब तो दुनिया से जा रहे हो, आप सिर्फ जुबानी दावे रह गए, अब अमल नहीं है। लिहाजा अल्लाह ताला फिर बंदे के लिए के दिल में हायल हो जाता है कि अब ना करो, अब नहीं कर सकते। इसी तरह एक तीसरा माना इसका दिया गया है कि अल्लाह ताला इंसान के दिल के जिस तरह करीब है, इस कुर्बत को साबित करने के लिए ये बात की गई। यानी बंदे के दिल में जो ख्याल आता है, दिमाग तक पहुंचने से पहले ही अल्लाह को खबर हो जाती है कि हुक्म को सुनकर रिएक्शन क्या आता है, क्या रिएक्ट करेगा इस बात को सुन के, मानने वालों में होगा या इनकार करने वालों में, जानने के बाद अनजान तो नहीं बन जाएगा। ये सारी बात अल्लाह को मालूम है, क्या जुबान से निकलेगा अल्लाह की बात को सुन के, क्या मुसीबत है। देखो फिर हुक्म आ गया, देखो अब ये भी करें, अभी करें, वो भी करें, ये भी करें, इस तरह के जुमले निकलते हैं। या खुश होकर अमल की नियत करता है कि अल्लाह तेरा शुक्र है, तूने मेरी जिंदगी में ऐसा मौका लाया कि मैं उसको सामने रखते हुए तुझे राजी कर सकूं। हकीकत ये कि हम सब फितनों के दौर में, अल्लाह के नबी सल्लम ने फरमाया था कि बादिरू बिल आमाल, नेकियों में अमलों में जल्दी करो, वरना तुम पे कैसे फितने आने वाले हैं कि जो अंधेरी रात की तरह छा जाएंगे। आदमी सुबह को मोमिन होगा तो रात को काफिर होगा, और रात को मोमिन होगा तो सुबह कुफर पे उठेगा। यदि इतनी जल्दी इंसान अपना ईमान बेचेगा, इतनी जल्दी अमल उसके बदलेंगे, तो फिर उसका दीन ही दीन न रहेगा। हम लोग कुरान सुनते हैं, सुनते हुए इरादे करते हैं ना, अब ये नेकी करनी है, अब ये गुनाह छोड़ना है। आप सुनते हुए करते होंगे, मैं पढ़ाते हुए करती हूँ, हर लम्हे ये अंदर जंग चल रही होती है कि ये नहीं करना, वो नहीं करना। दूसरों को तो इंसान 2-3 घंटे टीच करता है ना, मेरा ख्याल है बाकी जो 20-22 घंटे होते हैं वो अपने आप को टीच करता है। रातों को जा जबान खुलती है तो इंसान को अपने कहे हुए लफ्ज याद आते हैं, इंसान शौरी और लाशौरी तौर पे कहीं भी बातों को रिपीट करता रहता है अपने माइंड में। अब जब हम इन बातों को सुनते हैं और नेकियों की नियत करते हैं, लेकिन नियत ही रहे और अगर एक मुद्दत तक ना करें तो तौफीक भी छिन जाती है। यानी इरादा अजम तक जब नहीं पहुंचता तो अमल में नहीं ढलता, इरादे से अमल करने तक बीच में अजम की दीवार हायल हो जाती है। मैंने इस चीज को कंप्यूटर्स पे भी देखा, समहाउ क्या होता है कि आप कंप्यूटर ऑन करते हैं, फिर आप बस स्विच ऑन करके तो छोड़ते हैं, और उसमें फिर बाकी अपने लॉग इन करने के लिए कुछ डालना होता है अपनी आईडी में कुछ। सम टाइम क्या होता है कि आप कहते हैं चलो मैं कंप्यूटर ऑन करती हूँ ना, तो आप बटन साइड का खोल देते हैं तो उसके बाद आपकी स्क्रीन पे कुछ आ जाता है। अब वो स्क्रीन चाहती है कि हम कुछ टाइप करें ताकि फिर वो हमारी आईडी से लॉग इन हो जाए। कभी आप किसी काम में लग जाते हैं, थोड़ी देर बाद क्या होता है कि एक आवाज आती है और वो बंद हो जाता है। ये मैंने बिल्कुल लास्ट वीक एक्सपीरियंस किया, यानी जो मेरे पास बेडरूम में कंप्यूटर है तो उसमें, यानी इस तरह आम कंप्यूटर्स में ऐसा नहीं होता, वो वहीं स्टिल हो जाता है और जब आप फिर उसमें लॉग इन करते हैं तो वो होता नहीं तो वहीं रहता है। लेकिन जो वहां मेरे पास कंप्यूटर है तो मैंने क्या किया कि मैंने कहा चलो लेटने से पहले चला लेती हूँ, कुछ भी ऑन करके तो सुनती रहूंगी, तो मैंने उसका मेन स्विच ऑन कर दिया। फिर क्या हुआ, किसी वजह से मैं आगे नहीं बैठ सकी, तो थोड़ी देर हुई तो कटिक की आवाज आई ना, तो वो पूरा शट डाउन हो गया। तो मैंने कहा ये क्या हुआ, तो मेरे मियाँ ने बताया कि इसको जब तक करने के बाद नेक्स्ट स्टेप नहीं लेते तो फिर ये ऑटोमेटिक पूरा शट डाउन हो जाता है, फिर दोबारा नए सिरे से करना पड़ता है। उस लम्हे मैंने इस चीज को महसूस किया, मैंने नियत की थी ना, मैंने नियत की थी कि मैं इससे कुछ सुनूं या मैं इस पे कुछ देखूंगी या कुछ करूंगी, लेकिन मैंने अमल नहीं किया। तो अमल ना किया तो वो चॉइस में से नहीं की। अब मैं पहले अगर सोचती भी अच्छा मैंने कुछ लिखना है, मैं कहा चलो छोड़ो, फिर दोबारा नए से चलो बंद तो हो गया, अब एक हिसाब से जुर्म भी नहीं रहता कि अच्छा बिजली वेस्ट होगी या ऐसे खाली चल रहा है या एक छोटी छोटी घर घर की आवाज होती है कुछ नहीं, वो भी मुतमइन हो गया, मैं भी सो गई। क्यों? तो फिर छिन गई। नहीं करना तो ना करो। इसी तरह याद रखिए, जब हम कुछ नहीं करते तो अल्लाह सुबहान ताला उसकी तौफीक छीन लेते हैं, और अल्लाह ताला फिर उस तौफीक छीनने के सबब बनाता है। ये भी ध्यान में रखिएगा कि जब कोई काम हम नहीं करना चाहते ना, तो फिर अल्लाह ताला कैसे रुकावटें डालता है, हमें सुस्ती करने की सजा कैसे देता है, कुछ भी हो जाता है, मेहमान आ जाएंगे, शादी आ जाएगी, बच्चा पैदा हो जाएगा, फुला हो जाएगा, फुला हो जाएगा, नतीजा क्या निकलेगा कि वो काम छिन जाता है। हमें नहीं समझ आती ये क्या है, हम उसको सबाब के पर्दे में देख रहे होते हैं, लेकिन हकीकत में अल्लाह सुबहान ताला इंसान से तौफीक छीन लेता है। उसको पता है कि ये बंदा कहाँ जाने वाला है। सोच और अमल के वक्त का एक मुअय्यन वक्त होता है, फौरन कर लेते हैं तो ऐसे ही लोग तारीख सास होते हैं, और वो लोग जो खुद सास होते हैं वो मसलहतों का शिकार हो जाते हैं, करूं कि ना करूं, पूछ लूं जरा दुनिया के खुदाओं से इजाजत ले लूं तब ये काम होगा वरना नहीं होगा। आप देखिए कि अल्लाह ताला ने नियत का अजर दिया है ना, दिल में जब इंसान नियत करता है तो ये एक पहला स्टेप होता है, लेकिन सिर्फ नियत करने से बात नहीं बनती। जैसे हदीस में आता है ना कि जब एक बंदा नमाज की नियत करता है तो वो नमाज की हालत में आ जाता है, जब इंसान नमाज की नियत कर लेता है तो फिर वो नमाज की हालत में किस्म का शुरू हो चुका होता है उसका मामला, लेकिन जब असल नमाज पढ़ता है तो वो उसके लिए बढ़ोतरी होती है, यानी उसको एक प्रॉफिट मिलता है, एक एक्स्ट्रा एफर्ट का सवाब मिलता है। तो अल्लाह को पता है कि बंदों के दिलों में क्या तूफान बरपा है, अंदर क्या जंग चली हुई है, क्या हो रहा है। हजरत अनस रजी अल्लाह तआला अन्हु भी ये कहते हैं कि मैं देखता कि अल्लाह के नबी सल्लम कसरत से ये दुआ मांगा करते थे, या मुकल्लिबल कुलूब सब्बित कल्बी अला दीनिक। फिर आप देखिए कि जब अल्लाह तआला हमारे दिलों के इतना करीब है तो फिर हमें अपने दिलों की इस्लाह की कितनी जरूरत है। क्या मेरे दिल के करीब है रब, तो मेरे दिल में जो ख्यालात आते हैं क्या इस काबिल हैं कि अल्लाह तआला को देखें? शर्म नहीं आती हमें अपने आप से ये सोचते हुए? आप देखिए किसी मेहमान ने आना होता है तो हम एक नजर घर पे डालते हैं, क्या घर इस काबिल है कि मेहमान आ जाए, बैठ जाए, जहां उसने बैठना होता है वहां सफाई शुरू कर देते हैं। और जिस दिल के करीब अल्लाह का मुकाम हो, क्या वो दिल गंदे होंगे? क्या हमारे दिलों के बुग़्ज़, कीने, रकाबतें और हसद को देख के अल्लाह सुबहान तआला हमारे बारे में क्या कहता होगा कि ये अशरफुल मखलूकात में से है, ये बड़ा आला इंसान है? नहीं। तो खुलासा क्या है बात का कि जब दिल में नेकियों का इरादा आए, अल्लाह और उसके रसूल की दावत मिले तो कबूल कर लो, नहीं करोगे तो वालमो। अगर आप गौर करें ना आयत पे, तो इजा दाकुम लिमा युहयीकुम है ना, इसके बाद वालमो अन्नल्लाह यहूलु बैनल मरी व कल्बी, इसके बीच में एक मजमून मिसिंग लगता है ना, जिसको हम अपनी तफसीर से फिलअप कर रहे हैं। मैं इसको तर्जमे में अगर आपके सामने करूं कि इससे पूरा मफहूम समझ आ जाए तो कैसे करूंगी? ए ईमान वालो, अल्लाह और उसके रसूल की पुकार पे लब्बैक कहो या इस दावत को कबूल कर लो, और अगर तुम कबूल नहीं करोगे तो फिर याद रखो कि अल्लाह बंदे और उसके दिल के बीच में हायल हो जाता है। और आज दुनिया में हायल है, तुम कहते हो ना तो ना सही, हमें क्या परवाह है, तो याद रखो अन्नहुलैहि तुहशरून, एक दिन तो उसकी तरफ जाना ही है, एक दिन तो जाना ही पड़ेगा, फिर तो देख लोगे ना कि वो तुमसे खुश था या ना खुश था। दुनिया में तुम अपनी मर्जी के काम करते रहे, उसने तुम्हें कुछ ना कहा, लेकिन अब अगर तुम अपने आमाल को नहीं बदलोगे तो फिर नतीजा क्या निकलेगा? कल आखिरत के दिन मामला जो है वो शर्मिंदगियों वाला होगा, रुसवाइयों वाला होगा। हम लोग सोचते हैं कि आखिरत सिर्फ तमन्नाओं से संवर जाएगी, नहीं, जन्नत सिर्फ तमन्नाओं से नहीं मिलती। दुनिया में कोई काम बिन किए होता नहीं, تو آخرت کیسے ہوگی؟ آپ ایک کاغذ ایک ٹیبل پہ رکھ دیں، 6 مہینے بعد بھی آپ اٹھائیں گے تو وہیں پڑا ہوگا، وہ خود نہیں ہلے گا. کھانا چولہے پہ رکھ دیں، آپ نہیں اتاریں گے تو نہیں اترے گا. تو یہ جنت والی بات خود کیسے آ سکتی ہے؟ آپ دیکھیں کہ وعلمو، یہ لفظ کتنی شدت رکھتا ہے نا، جان لو، علم کی حد تک دیکھ لو اس بات کو کہ میرا رب مجھے کتنا قریب سے جانتا ہے. ایک روایت میں آتا ہے کہ جب نبی صلی اللہ علیہ وسلم نے کچھ ایسی بات کی کہ لوگ دین سے پھر جائیں گے، تو لوگوں نے کہا کہ اللہ کے رسول، آپ کے لائے ہوئے دین پر عمل کیا تو کیا آپ یا ہم اس سے پھر جائیں گے؟ یعنی صحابہ کرام کو اتنا یقین ہوتا تھا اپنے عملوں پہ اور اپنے ایمان پہ اور اللہ کی محبت پہ، کہتے تھے یہ کیسے ممکن ہے کہ ہم آپ کے لائے ہوئے دین سے پھر جائیں؟ تو پھر آپ نے فرمایا کہ دل اللہ کی چٹکیوں کے درمیان ہے. چٹکی جیسے ہوتی ہے نا، یہ چٹکی بجاتے ہیں انگلیوں سے، اس طرح سے ہیں. تو اللہ تعالیٰ یعنی دلوں کو بدل دیتا ہے. لہٰذا انسان اپنے آپ کو ہمیشہ ہی اس چیز کے لیے تیار رکھے کہ میں جو کر رہی ہوں اس کا نتیجہ بھگتنا پڑے گا. ایک اور چھوٹی سی چیز اس آیت میں ایڈ کرواؤں گی، اور وہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں آپ کی پکار فزیکل پکار بھی تھی. یعنی یہ جو بات ہے نا کہ اللہ اور اس کا رسول تمہیں پکارے تو اس کو قبول کرو، اس کے بارے میں ایک واقعہ سامنے رکھتی ہوں تو انشاءاللہ بات سمجھ میں آ جائے گی. ابو سعید بن معلہ رضی اللہ عنہ کہتے ہیں، میں نماز پڑھ رہا تھا، آپ صلی اللہ علیہ وسلم میرے سامنے سے گزرے اور مجھے بلایا. میں نماز پڑھ کر حاضر ہوا تو مجھے فرمایا، تم میرے بلانے پر فوراً کیوں نہ آئے؟ کیا تم نے اللہ کا یہ فرمان نہیں سنا، یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم؟ پھر آپ نے فرمایا، میں جانے سے پہلے تمہیں قرآن کی بڑی سورت بتاؤں گا. جب آپ صلی اللہ علیہ وسلم جانے لگے تو میں نے آپ کو یہ بات یاد دلائی، تو آپ نے فرمایا، وہ سورت ہے، کون سی ہوگی بڑی سورت؟ الحمدللہ رب العالمین، سورت فاتحہ. یعنی بڑی کس رنگ میں ہے؟ اپنے مقام اور معنی کے اعتبار سے بڑی ہے اور اس کے اندر ایسی ہے. پھر آپ نے فرمایا کہ اس میں 7 آیتیں ہیں جو ہر نماز میں دہرائی جاتی ہیں، مقرر پڑھائی جاتی ہیں. یہ صحیح بخاری کی روایت ہے. تو اس سے کیا پتا چلا؟ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم اپنی زندگی میں کسی کو اگر پکارتے تو اس کو آنا پڑتا. یہاں دیکھیے کہ یہ صحابی جو نماز پڑھ رہے تھے، یہ نفل نماز تھی. کیوں؟ اگر یہ فرض نماز ہوتی تو نبی صلی اللہ علیہ وسلم کے ساتھ جماعت میں پڑھتے. جماعت کے بغیر تو وہاں تصور ہی نہیں تھا نا کوئی نماز پڑھے. تو اس سے مسئلہ کیا خز ہوا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم جب دنیا میں موجود تھے تو جب کسی کو وہ پکارتے تو ان کو نماز توڑ کے بھی آنا پڑتا. پھر دوسری چیز دیکھے کہ آپ نے دیکھ لیا تھا ان کو کہ یہ نماز پڑھ رہے. بعض دفعہ انسان بے خبری سے پکار لیتا ہے، جب جانتے بوجھتے کوئی نماز کے دوران بھی پکارے تو پھر اللہ کے نبی صلی اللہ علیہ وسلم کو ماننا پڑے کی بات کو لوگوں کو ماننا پڑے گا. پھر ایک اور اسی سے مسئلہ اخذ کیا گیا جو بہت ہی زیادہ آپ کے لیے شاید نئی بات ہوگی، لیکن بہرحال اس کی چیز ہے. اور وہ کیا ہے کہ ایک واقعہ آپ نے سنا ہوگا جریج کا، بنی اسرائیل کا ایک شخص تھا، راہب تھا اور عبادت میں مصروف تھا. اس کی ماں آئی اور اس نے 3 دفعہ ایسا ہوتا رہا کہ ماں اس کو بلاتی رہی لیکن وہ نماز پڑھتا رہا، اور اس کی ماں نے بالآخر اس کو بد دعا دے دی کہ تمہیں موت نہ آئے جب تک کہ تم کسی فاحش عورت کا منہ نہ دیکھو. اس کے بعد کیا ہوا کہ ایک دن باہر شور اٹھا تو اس نے راہب نے بھی باہر دیکھا تو ایک عورت ہے، اس کی گود میں بچہ ہے اور بستی کے لوگ اس کے پیچھے ہیں اور کہتے ہیں بتا یہ بچہ کس کا ہے. وہ عورت جو تھی اس نے اپنی جان چھڑانے کے لیے کہا یہ بچہ جریج کا ہے. اب لوگ اس عورت کو چھوڑ کے جریج کی طرف آنے لگے اور ان کے ساتھ مارا پیٹی شروع کی، ان کا گھر گرا دیا کہ آپ تو بڑے نیک بنتے ہیں اور آپ اندر سے آپ نے یہ کام کیسے نہ کیا. تو اتنے میں کیا ہوا کہ وہ جو بچہ تھا ماں کی گود میں، وہ پکار اٹھا کہ میں جریج کا نہیں بلکہ میں فلاں گڈریے کا بچہ ہوں، شیفرڈ کا بچہ ہوں. اب بچے کو بولتا دیکھ کے لوگوں کے زہرے کے اوسان خطا ہوئے ہوں گے، انہوں نے جریج سے معافیا مانگی کہ ہمیں معاف کر دیں، ہم آپ کا گھر دوبارہ بنا دیں، سونے کا بنا دیں، یہ کر دیں وہ کر دیں، کیونکہ انہوں نے دیکھا اس کی وجہ سے ایک بچہ بول اٹھا، یہ تو ایک بہت بڑا معجزہ ہے یا کرامت لگی ان کو. تو اس پہ انہوں نے کہا کہ نہیں، जैसा था बस वैसे ही घर बना दो, क्यों कि असल में ये मुझे मेरी माँ की बद्दुआ लगी है, तुम्हारा इसमें कसूर नहीं। तो इससे क्या पता चला, उलमा ने इससे मसला खस किया कि वालदैन में से कोई एक अगर इंसान को बुलाए और इंसान नफली नमाज में है तो उसको तोड़ के जाना पड़ेगा। यानी जिस तरह नबी सल्लम की जिंदगी में आपकी पुकार पे नमाज छोड़ के भी आना पड़ेगा, इसी तरह अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद अब माँ बाप की पुकार पे भी छोड़ के जाना पड़ेगा नमाज। ठीक है, बाज हालात ऐसे होते हैं कि मिसाल है कि माँ ने बेखबरी में आवाज दे दी, उसको नहीं पता था आप नमाज पढ़ रहे थे, तो यानी यहाँ खास तौर पे मसला कहाँ आता है, जहाँ माँ को पता भी है कि आप नमाज पढ़ रहे हैं या बाप को भी पता है और वो पुकारते हैं, तो फिर उस सूरत में भी है। फिर इसी से एक आज के दौर का आप देखिए कि अप टू डेट मसला जो खस हुआ वो क्या है कि कोई बंदा कहीं मौजूद है, बस आप किसी अपनी क्लास में हैं या जॉब पे हैं या कहीं भी हैं, आप अपने सेल फोन पे देखते हैं कि आपकी माँ का फोन आया है या आपके बाप का फोन आया है। तो उलमा से जब इसका सवाल पूछा गया क्या हुआ, तो उन्होंने कहा कि अगर आपने देख लिया ना आईडी में कि आपकी माँ का या बाप का फोन है तो यू हैव टू अटेंड इट, आप जॉब पे हो आप कहीं भी हो आपको उठाना है। नहीं देखा पता नहीं चला वो अलग बात है, क्योंकि बाज लोग फोन सामने टेबल पे रख लेते हैं कि कोई आएगा फोन तो देखते रहेंगे, तो अगर देख लिया तो फिर ना उनको देखना ही उसको करना ही पड़ेगा दूसरी सूरत में, यानी ऐसा कोई मामला नहीं है कि फिर उनको ना देखा जाए। बस सिर्फ ऐसा होता है कि माए हर वक्त बात ही करो, जैसे मिसाल इससे ये नहीं मतलब कि घर में काम कर रहे हैं तो बेटी अंदर नमाज पढ़ रही है मिसाल है या नफिल में और माए से ही बातें कर रही है, उसको कुछ चाहिए भी नहीं जरूरत भी नहीं, लेकिन वो यही सोच रही है किधर हो क्या कर रही हो, तो फौरन नमाज इंसान तोड़ दे। पहले इशारा थोड़ा सा कर सकता है, खंखार सकता है जिससे अगले को पता चल जाता है, तो फिर वो उस पर कह सकते अच्छा नमाज पढ़ रही है तो ठीक है। लेकिन आप देखिए कि कितनों को ये मसले मालूम है, आज कहाँ है ये बातें और क्या है ये मामला। शैतान तो ये कहता है कि माँ और बाप पुकारे तो उनकी पुकार ना सुनो, और उसी फोन पे अगर दोस्त का फोन आ जाए तो एक लम्हे में चले जाओ। फिर आप देखिए कि जो अल्लाह की पुकार हम तक कैसे पहुंची, आज अल्लाह की पुकार किस सूरत में, कुरान की सूरत में, और नबी की पुकार किस सूरत में, हदीस की सूरत में। तो लिहाजा कुरान और हदीस दोनों को की बात सुन के उसमें कोई ऐसी बात जिससे हमें अपना अमल बदलना होगा, अगर हम नहीं मानते तो इसका मतलब यह है कि हमने इस पुकार को नहीं छोड़ा। सवाल पैदा होता है कि इंसान जो बड़ों के साथ मामला करता है, यानी जैसे माँ बाप की बात है, इसी तरह मुफस्सरीन कहते हैं कि उस्तादों की बात, बुजुर्गों की पुकार कर पुकार पर भी इंसान को जाना चाहिए। क्यों? इसलिए कि आप देखिए कि माँ जो है ना इंसान की नींद छोड़ अपनी नींद छोड़ के आती है ना बच्चे के रोने पे, बचपन में माँ ने आपकी पुकार पे लब्बाई कहा, कोई माँ ऐसी है जो बच्चे को रोता छोड़ दे, रोता है तो रोता रहे मैं खाती रहूं, रोता है तो रोता रहे मैं सोती रहूं, नहीं, जब माँ पुकारों पे उठ के आती है तो फिर बड़े होके हमें भी कहा कि तुम भी उनकी पुकारों पे आओ। फिर इसी तरह आप देखिए बुजुर्गों के कितने एहसानात होते हैं हम पर, अगर हम उनके एहसानात के जवाब में उनके पुकार पे लब्बाई कहेंगे तो ये किस्म का उनका हक अदा करने वाली बात होगी या उनका शुक्रिया अदा करने वाली बात होगी। फिर इसी तरह एक सवाल आता है कि उस्तादों की बात पे लब्बाई क्यों कहा जाए, तो उस्ताद बुलाए तो ना आओ, क्यों कि आप देखिए कि उस्ताद ने जो चीज शागिर्दों को दी वही तो थी जिसने दिलों को बदला, ऐसी नसीहत करते हैं जिसमें जिंदगी है, अगर अल्लाह की बात है या रसूल की बात हम तक पहुंची तो उस्ताद ने दी ना, उस्ताद का दर्द जो है वो शागिर्द कब समझेगा जब खुद उसको अपनी जगह पे लेगा। फिर इसी से आप देख लीजिए कि जब किसी शागिर्द को कहा जाए कि माइक पे आओ और वो ना आए, कहा जाए बोलो और ना बोले, तो फिर ये क्या मुकाम हो सकता है, इसको हम सब खुद ही देख सकते हैं। अल्लाह तआला से बड़ी दुआ की जरूरत है कि अल्लाह तआला हमारे दिलों को बदल दे। और कहा वन्ना हुई लई ही दुख शरून, आना तो इधर ही है, ना मान के जाओगे कहाँ, आखिर आओगे तो उसी की तरफ। क्यों नहीं मानते, तुम्हारा दिल तो उस रब की तरफ लटका होना चाहिए। अब देखिए कि जमीन के अंदर एक ग्रेविटी रखी हुई है अल्लाह ताला ने, आप कोई चीज सीधी रखते हैं ना वो फौरन नीचे क्यों गिर जाती है, क्योंकि जमीन में कशिश है। जैसे दरख्त से जब सेब टूटा तो न्यूटन ने देखा और उसने उस ग्रेविटी को डिस्कवर कर लिया, तो ये ग्रेविटी भी क्या है, एक पकड़ का तरीका है ना कि कोई भाग के कहीं नहीं जाएगा, बिलाखिर जमीन में आना है। इसी तरह बंदा मोमिन को अल्लाह की जात में कशिश महसूस होती है।